भेजो दुरूद उस ज़ात पर मिलकर सदा कहो सल्ली अला सल्ली अला सल्ली अला कहो Salli ala, salli ala. عمرِ خضر مل جائے تو یہی صدا کہو. صلی علی صلی علی صلی